राजालाई काँधमाथि महेन्द्र राजालाई काँधमाथि महेन्द्र राजालाई संसारको नजरमा टल्किहाल्यो ज्योति थरी थरी कला गर्दै पहाड मधेस पोती उन्नतिका पञ्चधारा जिन्द्रेनी झै झर्छन् हृदयको सुराईमा शान्ति जसो भर्छन् तिरमाथि नेपाल आमालाई काँधमाथि महेन्द्र राजालाई पूर्वको मेची खोला पश्चिमको काली भुल्का परी फुट्न थाल्यो जुकको मैलो फाली जुकको मैलो फाली बिर्सिएको रङको फेरि उम्ली उम्ली आयो हाम्रो राजा क्रान्तिकारी नेपालले पायो तिरमाथि नेपाल आमालाई काँधमाथि महेन्द्र राजालाई काकुराले माथा उठाउँछन् विश्वसित छाती जोड्दै बाहा फुकाउँछन् बाहा फुकाउँछन् सधैँ माथि बस्ने जाति नवलने भिर पालो आयो तिम्रो हाम्रो ठाडो पालौँ सिर सिरमाथि नेपाल आमालाई काँधमाथि महेन्द्र राजालाई पैसाको छायासित खेल्छ हाम्रो माया चक्रतारा हिमालय छ हाम्रो दायाँ बायाँ हाम्रो दायाँ बायाँ ढुङ्गोबाट माटो माथि माटो मनि ढुङ्गा नेपालीको नजरमा एउटै फुलको ढुङ्गा शिरमाथि नेपाल आमालाई काँधमाथि महेन्द्र राजालाई जत जालन जी नेपाली तैँ उज्यालो होला एउटा नेपाली हुन्छ पृथ्वीको गोला पृथ्वीको गोला तिरमाथि नेपाल आमालाई काँधमाथि महेन्द्र राजालाई।